कसैले कसैलाई गरेको छैन सामु, त्यसैले त तिम्रो पाउ सुन्न पनि तयार हुन्छु म। अभिराल मोबाइल 98470-4479। आफ्नै सुरले जिउने सुर कसौला, छुट्टै संसार छुट्टै नै बसौला। सबको सानो छुन्छु सानो मैले तिम्रो बाबु, इतिहासमा नाम लेखौ जुनी जुनी सँगै बाँचौ। यस्तो माया होस् भनी दुनियाँलाई देखाऊ, जिउने सुर्ख सौला, छुट्टै संसार छुट्टै नै बसौला। सबको सानो छुन्छु सानो मैले तिम्रो बाउ, इतिहासमा नाम लेखौ जुनी जुनी सँगै बाँचौ। यस्तो माया होस् भनी दुनियाँलाई देखाऊ, यस्तो माया होस् भनी दुनियाँलाई देखाऊ। Peace out. मनोज अभिराल मोबाइल 9847040079। संकुश अभिराल मोबाइल 9847040079।